www.attableek.com. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا مولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وسلم تسليما كثيرا كثيرا. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولا تستوي الحسنة ولا السيئة ادفع بالتي أحسن فإذا الذي بينك وبينه عداوة كأنه ولي حميم. وما يلقاها إلا الذين صبروا وما يلقاها إلا ذو حظ عظيم. دوستو بزرگو عزیزو، ہمارے حضرت کا معاملہ تھا، معمول تھا، کبھی کبھی وہ اخبار بھی دیکھتے تھے، کبھی کبھی جب اس قسم کا کوئی معاملہ ہوتا تھا تو اخبار منگاتے بھی تھے اور کبھی دیکھتے تھے، اور اس سے کوئی کام کی بات مل جاتی تھی تو اس کو مجلس میں بیان بھی کرتے تھے. تو آج میں نے اخبار دیکھا، ایک نظر میں دیکھ لیتا ہوں 5-10 منٹ، اس کا اثر بھی بیان پر پڑتا ہے. اس اخبار دیکھنے کا نیک نیت سے دیکھتا ہوں میں. اس میں کسی لیڈر نے یہ کہا ہے، یہ فلاں لیڈر تو ہم سے نفرت کا معاملہ کرتا ہے، لیکن ہم اس سے نفرت کا معاملہ نہیں کرتے، ہم اس سے محبت کا معاملہ کرتے ہیں. کیونکہ نفرت جو جمع ہو جائے گی تو اور زیادہ بگاڑ پیدا ہوگا. تو نفرت کا علاج کیا ہے؟ محبت. یہ مضمون سے بیان کیا ہے. اس مضمون کو بادشاہ رسول اللہ صاحب بہت بیان کرتے رہتے تھے. کوئی بات اخبار میں آئی، جیسے اخلاقی درستگی بہت ضروری ہے، یہ لوگ بھی بیان کرتے ہیں یونیورسٹی کے لوگ، یہ کہ بھائی تعلیم کافی نہیں، تربیت بھی ضروری ہے. تو فرماتے دیکھو اخبار والے لوگ بھی کہنے لگے ابھی بات، ہم لوگ تو تربیت کی بات کرتے ہی تھے، اب یہ لوگ بھی اپنے تہذیب سے نالا ہو چکے ہیں اور کہتے ہیں کہ تعلیم کے ساتھ ساتھ جاتا تربیت نہیں ہوگی اس وقت تک درست نہیں ہوگا، فضا خراب ہی رہے گی، برباد رہے گی. یہ بیان فرماتے رہتے. تو اس لیڈر کی بات سے مجھے یہ آیت نظر آئی. اس آیت پر بھی حضرت بہت بیان کرتے تھے، لیکن جب بھی مجھے کبھی یاد نہیں آیا اس زمانے میں، اس کی وجہ سے یاد آیا کہ اس پر بھی حضرت بہت بیان کرتے تھے. اس آیت پر وہ آیت وہی ہے جو میں نے پڑھی ہے، ادفع باللتی ہی احسن فَإِذَا الَّذِي بَيْنَكَ وَبَيْنَهُ عَدَاوَةٌ كَأَنَّهُ وَلِيٌّ حَمِيمٌ. جواب میں وہ کہ جو اس سے بہتر ہو، کہ عمدہ ترجمہ ہے شاہ عبد القادر صاحب کا، ادفع باللتی ہی احسن، جواب میں وہ کہا ہے جو اس سے بہتر ہو. ہم لوگ کہیں گے اس کے جواب میں وہ کہیے جو بہتر ہے، یہ ترجمہ بالکل عمدہ ہے. جواب میں وہ کہا جو اس سے بہتر ہو، پھر تو دیکھ لیں گے کہ تجھ میں اور جس میں دشمنی تھی گویا دوستدار ہے، دوست ہو جائے گا. تو دیکھ لے، اگر ایسا تم کرو گے تو تم میں اور دوست میں کیا ہوگی، دوست میں کیا ہوگی، ایک خوشگواری آ جائے گی، جو ترقی ہے اس میں. ہمارے حضرت بہت فرماتے تھے کہ کسی سے کوئی دشمنی ہو تو اس کو ضرور سلام کر دو، یہ دعا ہے. ایک مرتبہ کے بعد وہ جواب اب شاید نہیں دے گا، نہیں دوسری بار جواب سوال سلام کرے گا تو کچھ نرم ہو جائے گا، اور تیسری مرتبہ وہ بھی جواب دے دے گا. فرماتے تھے کہا امت کی اصلاح کے لیے سلام کا رواج، اس کی اشاعت ضروری ہے. اللہ تعالیٰ سے تعلق کے لیے نماز کی درستگی ضروری ہے، نبی اکرم صلی اللہ علیہ وسلم سے تعلق کے لیے درود شریف کی کثرت ضروری ہے، اور عام لوگوں سے خوشگواری کے لیے سلام کی کثرت ضروری ہے۔ تین ہی تعلق ہمارے ہیں، اللہ سے، اللہ کے رسول سے، اور امت سے، بھائیوں سے۔ اللہ کو خوش کرنے کے لیے سب سے اہم عمل کیا ہے؟ نماز۔ نماز پڑھنے والا گویا کہ اللہ تعالیٰ سے مناجات کرتا ہے، سرگوشی کرتا ہے۔ سب سے زیادہ قریب قرب بندے کو نماز میں ہوتی ہے۔ ادھر میں نے بیان بھی کیا تھا، وَعَلَى الثَّلَاثَةِ الَّذِينَ خُلِّفُوا، جو تین آدمی جن کا علیحدگی کا لیا، بائیکاٹ کیا تھا، حضور کی طرف سے کوئی ان سے بولے نہیں، ارے میں تو کسی غزوے میں پیچھے ہو گئے تھے۔ فرماتے ہیں یہ نبی اکرم صلی اللہ علیہ وسلم کو بھی میں سلام کرتا تھا، جواب نہیں دیتے تھے، ہونٹ سے دیکھتا رہتا، ہونٹ ہلا کے نہیں ہلا، اور لو تو دیتے ہی نہیں تھے۔ لیکن نبی اکرم صلی اللہ علیہ وسلم جب وہ نماز پڑھتے تھے تو ان کو دیکھتے تھے، عام حالات تو نہیں دیکھتے تھے، نہ خود سے، عام حالات میں نہیں دیکھتے تھے، بولی بات سلام کا جواب بھی ٹھیک سے نہیں، لیکن نماز جب پڑھتے تھے تو نبی اکرم صلی اللہ علیہ وسلم ان کو دیکھتے تھے۔ علماء نے لکھا ہے کہ اس بنا پر دیکھتے تھے، یا اللہ تعالیٰ نمازیوں کی طرف بڑی خاص نگاہ کرتا ہے، چونکہ نبی متخلق اخلاق اللہ ہوتا ہے، اس بنا پر نبی میں اخلاق کے، حضور کے، اللہ کے اخلاق میں آپ کو دیکھنا شروع کر دیتے تھے، اپنے جو ایک وہ تھی اس کو دور کر دیا ہے۔ جب اللہ اس بندے کو دیکھ رہا ہے نماز پڑھتے ہوئے تو پھر میں کیوں نہ دیکھوں، یہ بہت عمدہ بات ہے، کیونکہ نبی متخلق اخلاق اللہ ہوتا ہے، تو اللہ تعالیٰ کے جب یہ معمول دیکھا کہ اپنے بندہ جب نماز پڑھتا ہے اس کو دیکھتا ہے، پھر نبی کی کیا مزہ رہے کہ اسی طرح نہ دیکھے، تو نماز میں سب سے زیادہ قرب ہوتا ہے، نماز میں سر زیادہ کرتا ہے، تو ایسا معلوم ہوتا ہے گویا کہ اللہ کے قدموں پر سجدہ کرتا ہے۔ حدیث ہے، نماز میں سجدہ جب بندہ کرتا ہے تو معلوم ہوتا ہے گویا کہ اللہ کے قدموں پر نگاہ کرتا ہے، قدموں پر گر جاتا ہے۔ پہلے جائز نہ جائز نہیں ہے، جب عورتیں اس کے باپ وغیرہ گھر جاتے تھے قدموں پر گر جاتی تھی، اللہ تعالیٰ کیا ہے، قدموں پر گرنا بہت قرب کی بات ہے۔ اللہ تعالیٰ کا بندہ جب اللہ کے قدموں پہ گر گیا تھا، کیا اس کو بھسوا اور محروم واپس کرے گا؟ میں گیا تھا ریونین ہے بہت بڑا شہر، تو میں مولا ذوالفقار خان نقشبندی کے پیر بھائی ہیں مغلیہ، بہت بڑے، وہ بھی بہت بڑے تاجر بھی ہیں، بہت بڑے پیر بھی ہیں، تو انہوں نے مجھ سے کہا، پوچھا وہیں پر، جماعت شاہ فضل الرحمان صاحب حضرات نقشبندیہ میں سے بہت بڑے بزرگ گزرے ہیں، ان کی کچھ باتیں آپ بیان کر سکتے ہیں؟ مجھ سے کہا انہوں نے، میں نے کہا ہاں، کچھ تو بات معلوم ہی ہے مجھ کو، کیونکہ ہمارے حضرت کو بہت تعلق تھا، حضرت شاہ فضل الرحمان صاحب سے بہت تعلق تھا، بیان کرتے ہی رہتے تھے۔ کہتے میں نے ان کو سنایا ہے کہ وہ یہ فرماتے تھے کہ جب میں سجدے میں جاتا ہوں تو ایسا معلوم ہوتا ہے کہ اللہ نے مجھ کو پیار کر لیا ہے، یہ حال تھا۔ جب میں سجدے میں جاتا ہوں بہت متاثر ہوئے، بہت، جب میں سجدے میں جاتا ہوں کہ اللہ تھا، معلوم ہوتا ہے کہ اللہ نے مجھے پیار کر لیا ہے، قرآن سے اتنا تعلق تھا ان کو۔ کہتے ہیں کہ جب جنت میں حوریں آئیں گی تو میں کہوں گا بھی اگر تم کو قرآن سنانا ہو تو سناؤ، نہ جاؤ۔ طریقے سے بہت سی باتیں شاہ فضل الرحمان صاحب کی ہیں۔ ایک رمضانی کا واقعہ ہے جس کو بھی سناتے رہتے ہیں وہاں شاہ رسول اللہ صلی اللہ علیہ وسلم، ایک صاحب گئے اپنے ساتھی کے یہاں، تو ان سے کہا، افطار کا وقت تھا، کہا کہ بھائی افطار کر لو، کہا کیجیے، وہ سمجھ گئے کچھ جال میں کالا ہے، کہا یا بھائی آؤ افطار کر لو، زیادہ تر تم کافر ہو گئے ہوں گے، افطار کرنے میں کیا ہے، آؤ ہمارے ساتھ کھا لو۔ پھر رونے لگے، کہا میں نے ابھی ایک کتاب دیکھی آریہ سماجی والوں کی، اس کی وجہ سے میں ایمان سے نکل گیا ہوں اور روزہ توڑ دیا میں نے، www.islam.com دوسروں کی کتابوں میں دیکھنے سے منع کیا جاتا ہے. مصنف کا اثر ہوتا ہے کلام میں بھی اور کتاب میں بھی. جو آپ تک کر رہے ہیں بچے آپ کی تلاوت کر رہے ہیں تو ہوئے گا, یہ کوئی روک ٹوک نہیں مطالعہ میں. لیکن ہمارے بزرگان دین خود نبی اکرم صلی اللہ علیہ وسلم نے تورات کے تلاوت سے منع کیا ہی نہیں. تم کو قرآن مل گیا اب کیا ہے؟ تم رونے لگے اور کہا کہ میں نے ابھی آریہ سماجی کی کتاب پڑھی ہے, مجھ کو اسلام میں شبہ ہو گیا, میں اسلام سے نکل گیا, روزہ بھی توڑ دیا. انہوں نے کہا کیا ہوا؟ ارے آؤ افطار کرو, صبح ہی صبح مارچا فضل رحمان صاحب میں چلے جانا, صبح ہی صبح مارچا. خیر مومن تو مومن ہی ہے, ڈر گئے گئے مارچا فضل رحمان صاحب گئے, دور ہی تھے مولانا کوس کے گئے آگے مارچا فضل رحمان صاحب, بہت کافی عمر تھی. اور کہا یوں سینے پہ ہاتھ مارا اور کہا بتلاؤ تم کو اسلام پر کیا شبہ ہے؟ بغیر کہے ہوئے, بغیر کچھ کہے, انہوں نے کچھ کہا نہیں لیکن ان کو مخشوف ہو گیا کہ یہ مرتد ہو چکا ہے. اور فرمایا سینے پہ مار کر کے یہ بتلاؤ تم کو اسلام پر کیا شبہ ہے؟ کہا دو تین بتا مارا صاحب. کہا کچھ ہی شبہ ہے دوستو. یہ بزرگوں کا ہمارے لوگ کہتے ہیں یہ سب ویسے ہی ہے, ویسے ہی نہیں ہے. حضور سے بھی ثابت ہے, حضور نے سینے مارا زنا کی جو ایک خرابتی ختم ہو گئی نہیں. یہ سب متبع سنت یہ حضرات ہیں, اس بنا پر اسی اتباع سنت کی بنا پر اللہ نے ان کو یہ مقام دیا ہے. تو میں نے کہا میں یہ تو نہیں بہنے, بہت خوش ہوئے بہت خوش ہوئے. یہ واقعات حضرت سے میں نے کئی کئی مرتبہ سنا ہے, اس بنا پر سب یاد ہے اور انہیں الفاظ میں یاد ہے جس میں وہ بیان کرتے تھے. اللہ تعالیٰ نے مان صاحب رحمان صاحب کو بہت عجیب و غریب نسبت عطا فرمائی تھی, عجیب و غریب. علماء دیوبند ماں محمد علی مونگیری کتنے بڑے آدمی تھے, ان کے مرید تھے. بانی ندوہ وہ ہے, حضرت حائی صاحب کے بانی ندوہ مولانا محمد بلال العلوم مولانا محمد قاسم صاحب, ندوے کے رانی مولانا محمد علی مونگیری جو خلیفہ تھے بادشاہ فضل الرحمان صاحب کا جو مرد آبادی کے. بہرحال یہ اللہ تعالیٰ نے بہت کچھ. تو میں کہہ رہا تھا نماز میں خاص توجہ ہوتی ہے اللہ تعالیٰ کی, درود شریف پڑھنے سے حضور کی توجہ ہوتی تھی, اور سلام ایک دوسرے سے کرو گے تو یوں ہی اللہ تعالیٰ تعلق باہمی جوڑ دیں گے, آج ہی کل جوڑ دیں گے. تو لوگوں کے اصلاح کے لیے باہمی تعلق کے لیے سلام سے بڑھ کے کوئی چیز نہیں. اب شو سلام او عبد الرحمن و اطعم الطعام و افش السلام تدخل الجنت بسلام. اللہ کی عبادت کرو افش السلام, اور کیا ہے عبادت کرو. و عبد الرحمن و اطعم الطعام و افش السلام تدخل الجنت. اطعام طعام اس کا بھی بہت بڑا مرتبہ ہے. افشاء سلام کا اسی کے ساتھ جوڑ دیا اللہ تعالیٰ کے رسول صلی اللہ علیہ وسلم نے. اور جملہ اعمال جنت کے افشاء سلام بھی ہے, جیسے عبادت ہے اطعام طعام ہے اسی طرح افشاء سلام اس کی بڑی اہمیت ہے. اللہ ہم سب کو اس کی توفیق دے. اس میں بہت کمی آ رہی ہے, خواص سے بھی کمی آ رہی ہے. سلام کا ٹھیک سے جواب تو نہیں دیتے, تم کچھ بھی ہو لیکن حضور کی سنت کے سامنے تم کچھ جھکنا ہی ہوگا, کچھ نہیں رہ جاؤ گے. کچھ بھی تم پڑھو پڑھاؤ, جب سنت کو چھوڑو گے تو تمہارے پڑھائی کی برکت بھی ختم ہو جائے گی, ختم ہو جائے گی. اس بنا پر متبع سنت ہونا سلام کے بارے میں, سلام کے بارے میں سب لازم و ضروری. اللہ ہم سب کو توفیق دے. اس کے اندر ہمارے اندر کمیاں ہیں, خواص کے اندر بھی کمی ہے. اللہ تعالیٰ اس کی توفیق مرمت فرمائے. سنت اہم سنت ہے. حضرت عبداللہ ابن مسعود بازار جاتے رہتے تھے, ان کے ساتھ ایک اور صحابی تھے غالبونی کا عبداللہ ابن مسعود کا, جس نے کہا حضرت آپ بازار جاتے ہیں لیکن وہاں کوئی خریدتے ہوتے تو ہے نہیں, گھوم گھوم کے چلے آتے ہیں. کہا اے بتین अरे तोद वाले, इतनी बात भी नहीं समझते। अरे बतीन तोद वाले कह दिया है, समझ लीजिए इतनी बात भी तुम नहीं समझते। तोद वाले होने के लिए जरूरी है दिमाग भी ठीक हो, वो अलग है ये अलग है, वो बतन की चीज है ये बातिन की चीज है। अरे तोद वाले इतनी बात नहीं समझते, मैं इसलिए जाता हूं ये सलाम करने का मौका मिल जाए बाजार में, इसके लिए जाता। अल्लाह ताला इस कमी की तरफ ही फरमा रहे, मैं तो जाता ही रहता ही खवाती है, बहुत कमी है, बहुत कमी है। अल्लाह ताला हम सब लोगों की इस सुन्नत पर भी अमल करने की तौफीक मरहमत फरमाए। हमारे माशाअल्लाह के कमरे में रहते थे, बाद में बहुत खास आदमी गए, कहा आपने सलाम क्यों किया, इजाजत क्यों नहीं तलब किया, और जाइए बाहर। तो बहुत अल्लाह ताला ने इस सुन्नत के अंदर बहुत बरकत रखी है। शाफ़ा रहमान साहब बैठे हुए थे मेहराब में, कोई शख्स आया और उसने पहले बाया पैर रखा मस्जिद में, तो यही से जोर से कहा कि अरे इस तरह मस्जिद में नहीं दाखिल हुआ करते, तो बाया पैर यही से अमली तौर से कहा, डांटा उसको शाफ़ा रहमान ने कि इस तरीके से दाखिल नहीं हुआ करते। अल्लाह ताला ने अजीब गरीब मुतब सुन्नत बुजुर्ग बनाए थे। हजरत थानवी भी गए थे उनकी खिदमत में, कुछ देर में पहुंचे, कहा कि तुम मौलवी आदमी हो, तुमको सवेरे आना चाहिए ना, इतनी देर में आए हो। फिर उसके बाद कहा कि भाई इनके लिए खाना ले आओ, अपने खादिम से कहा खाना ले आओ। वो खाना ले आया, कहा क्या है, कहा अरहर की दाल है और रोटी है, और रोटी डलिया में नहीं थी, हाथ में थी दाल नहीं है। कहा मैं मौलवी आदमी है, कहा डलिया में तो रोटी ले आओ, हाथ में दे रहे हो, ये अंदाज था। बस खत्म, उसके बाद खाने लगे। वहां थाने ने पूछा होगा, खाने लगे, कहा मौलवी साहब हुजूर सल्लल्लाहु अलैहि वसल्लम को तो ये भी नहीं मिल जाता, खुश्क रोटियों पर गुजारा करते थे। ये कहा कि बहुत जोर से नारा माल बेहोशी खड़ा हो गया। यहां तुमको तो दाल रोटी मिल गई, समझे कि मौलवी आदमी है, गोश्त और खाने का थे, याद दिला दिया सुन्नत को कि तुमको तो दाल रोटी मिल गई, नबी सल्लल्लाहु अलैहि वसल्लम को दाल रोटी भी नहीं मिलती थी, और जोर से नारा मारा। बहुत साहब हाल बुजुर्ग थे, साहब मकाम बुजुर्ग थे, अल्लाह का शुक्र है कि हम सब लोगों का ताल्लुक भी उनसे है। हजरत महाशाह हाजी इमदादुल्लाह साहब नक्शबंद चिश्तिया में सबसे अहम बुजुर्ग समझे जाते थे, और शाह फजल रहमान साहब नक्शबंदिया में बहुत बड़े बुजुर्ग समझे जाते थे। उनकी बड़ी मुश्किल सीरत लिखी हुई है। बारह में कह रहा था कि एक सलाम करने की एक हसना है, उसका भी एक असर पड़ता है, और अगर किसी ने बुराई किया उसके बदले में आपने कोई भलाई कर दिया है, तो न पूछे कितना करीब हो जाता है। अब भी ये इलाज है, अब भी इलाज मौजूद है कि दूर नहीं हुआ है। इस बिना पर इन आयात को भी बयान करते रहना चाहिए। मैंने सुना है हजरत से बहुत, लेकिन कभी मैंने आते बयान नहीं किया, तो मैं अखबार वाले का एहसान मंद हूँ कि उसने ये कहा कि नफरत का बदला नफरत से नहीं दिया जाएगा, नफरत का बदला मोहब्बत से तब कामयाबी होगी। भारती ये आयत मुझे आया ही, मैंने कहा मैं ढूंढ लो ये आयत मालूम होगी। अब उसकी तफसीर तर्जुमा थोड़ा सा करता हूँ। फरमाते हैं कि नेकी और बदी बराबर नहीं होती है, बल्कि हर एक का असर जुदा है। नेकी का असर है और बुराई का असर अलग है, बल्कि हर एक का असर जुदा है। और जब ये बात साबित हो गई तो आप माँ अपने मुतालिकीन के नेक बर्ताव से बदी को हटा दिया गई है। जब ये बात साबित हो गई तो अब आप माँ अपने मुतबईन के माँ अपने मुतबी नेक बर्ताव से बदी को टाल दिया गई है। बदी आया आपकी तरफ से, उसे अच्छा ही से मामला की। मौलाना ओबैदुल्लाह बलियावी कह रहे हैं, ये जो तुमको दे ढेला तुम उसको दे दो केला, ये उनका एक मजबूत है। जो तुमको दे ढेला तो उसको तुम दे दो केला, है कि नहीं कहता हम बदी का। हर एक का सजदा है। और जब ये वह साबित हो गई तो अब आम्मा अपने मुतबईन के नेक बर्ताव से बदी को ताल दिया कीजिए। ये मुझा ये अगर मुस्तादर हो तो कितनी खराबियां दूर नहीं हो जाएंगी, कितनी निराहत कि भाई इसने हमारे साथ ये किया है, हमको इसके साथ अच्छा मामला करना चाहिए, जरूर उसका असर पड़ता है। ये अल्लाह फरमा रहा है और कोई नहीं कह रहा है, कोई साइंसदान नहीं है, अल्लाह फरमा रहा है। अल्लाह ताला ने नेकी के अंदर असर रख ही है कि बदी का मुकाबला कर, एक मतलब टालेगा, दो मतलब अभी में आ जाएगा, तुमको मान लेगा। नेकी बर्ताव से बदी उठा, फिर एक आए आप देखेंगे कि आप में और जिस शख्स में अदावत थी वो ऐसा हो जाएगा जैसे कोई दिली दोस्त होता है। ये कुरान कह रहा है, अल्लाह ताला झूठ हो सकता है? इस पर ईमान लाना चाहिए। हमको बदी का बदला नेकी से देने की तौफीक हो या हम करें तो इसके बाद नतीजा सादा साल तक दोस्त दुश्मनी रहती है, कम से कम ये कहते हैं कम से कम सलामी कर दिया करो, बहुत फरमा देते हैं, कहते हैं लेकिन वो ऐसा हो जाएगा जिस शख्स में अदावत थी वो ऐसा हो जाएगा जैसे कोई दिली दोस्त होता है, यानी बदी का बदला, यानी बदी का बदला बदी से देने में तो अदावत बढ़ती है, यानी बदी का बदला बदी से देने में तो अदावत बढ़ती है, और नेकी करने से बशर्ते सलामत तबा दुश्मन की अदावत घटती है। और अगर बदी नहीं एकदम से कासिल कल्ब हो गया तो दूसरी बात है, यही तक लगा दिया है कि बशर्त सलामत तबा दुश्मन की अदावत घटती है। सलामती तबीयत में अगर सलामती होगी तो जरूर अच्छाई का वो कबूल, अच्छा असर कबूल करेगा। यहाँ तक कि अक्सर तो बिल्कुल ही अदावत जाती रहती है, यहाँ तक कि अक्सर तो बिल्कुल ही अदावत जाती रहती है। और इस मामले में मिस्र दोस्त हो जाता है, वो दो दिल से दोस्त ना हो लेकिन कम से कम रियायत तो वो भी करने ही लगेगा, चाहे दिली दोस्त न भी हो लेकिन कम करके हमारे साथ ये अच्छा मामला करता है, हम क्यों इसके साथ बुरा करें, हो जाता है। और ये बात उन्हीं लोगों को नसीब होती है, और ये बात उन्हीं लोगों को नसीब होती है जो अखलाक के एतबार से बड़े मुस्तकिल मिजाज है, ये सबको हाथी भी नहीं होती। उमा लफा इल्लाजीन सबर उमा लफा इल्लाजुहजीन अजीम नसी। और ये बात उन्हीं लोगों को नसीब होती है जो अखलाक के एतबार से बड़े मुस्तकिल मिजाज हैं, और ये बात उसी को नसीब होती है जो सवाब के एतबार से बड़ा साहब नसीब हो, जो सवाब वाला है वही इसको करता है, हर आदमी नहीं करता। और अगर ऐसे वक्त में आपको शैतान की तरफ से गुस्सा का कुछ वसवसा आने लगे तो फौरन अल्लाह से पनाह मांग लीजिए, क्योंकि ये भी एक इलाज है। अगर वसवसा आता है वो दुश्मनी बढ़ती जा रही है तो वो कुछ सुनते ही नहीं है अदावत पर, तो कहते हैं अगर आपको शैतान की तरफ से गुस्सा का कुछ वसवसा आने लगे तो फौरन अल्लाह से पनाह मांग लिया कीजिए, बिला शुबा वो खूब सुनने वाला खूब जानने वाला है। ये है मतब नबवी या मतब इलाही, मतब नबी नहीं है, मतब इलाही कुरान का रहा है। अल्लाह फरमा रहा है अपने बंदों को हिदायत, ये सब करो तो हमारे हजरत हकीम दादुल्लाह से फरमाते थे, ये सब लोग इत्तेहाद इत्तेहाद कहते रहते हैं, कहा अभी सुना भी चाहते हैं। इत्तेहाद तो किसमें है, अपने को कम समझने में है, इत्तेहाद तवाज़ो को इख्तियार करने में है। हर आदमी तवाज़ो इख्तियार करे इत्तेहाद हो जाएगा, हजरत हकीम दादुल्लाह सर इसीलिए महफूज कर कहा होगा, फरमाते हैं को बशर्ते की सलामत तबा की खैर से ये खदशा दूर हो गया है कि बाद औकात शरीर आदमी पर नरमी करने का भी उल्टा असर पड़ता है, क्योंकि ये सिर्फ ऐसे लोगों से मुहतमल है जो अपने सलामत तबा खो बैठे, सलामती तबा है ही नहीं उनके अंदर, तब उसकी बात ही नहीं है। और वो शादो नादिर होते हैं, सब नहीं ऐसे होते। इस बिना पर पूरा नुस्खा है अपने लोगों के साथ इस्लाह तरबियत का, अगर चाहते हो कि आपस में मोहब्बत हो, मेल हो, ताल्लुकात दुरुस्त हो, तो कुछ तुम भी कुछ झुको, अपने अंदर भी कुछ थोड़ा सा नरमी अख्तियार करो, झुकाव अख्तियार करो, कुछ तुम्हारी तरफ एक मरतबा नहीं, दो मरतबा नहीं, तीन मरतबा जरूर झुकेगा आदमी। आखिर में ये लिख रहे हैं मौलाना, कहते हैं इस्फा बिल्लती व हसन, यानी दायान हक की खसरत ये होनी चाहिए, लिख रहे हैं दूसरे वही, यानी दायान हक की खसरत ये होना चाहिए कि उन लोगों की बुराई को तरीके आसन से दफा करे, यानी दायान हक ये नहीं कि तीर लिए हर खड़े हैं और डंडा लिए खड़े, नहीं बल्कि तुमको भी नरमी का मामला करना होगा। तो इस बात कहते हैं ये दायान हक जो हक के दाई है उनकी ये खसरत होनी चाहिए कि लोगों की बुराई को तरीके आसन से दफा करें। भाई दायान हक है कि नहीं, ये भी हक के दाई लोग जमा है, ये अपने भाइयों के साथ नरमी का मामला करें। हुकूक इख्वानुस तरीक भी कुछ है, भाई तरीक के भाइयों के भी हुकूक है, उनके साथ नरमी का मामला करो, उनके साथ तुम मददगार मुईन बनो, तब काम बनेगा। और अगर हर एक अकड़ा हुआ होगा, हमारी जगह से कोई उठाए ना, पानी ना पिए, ये ना करे, बोले तो होगा इत्तेहाद होगा, कभी नहीं होगा। तो दायान हक का ये कसरत होनी चाहिए कि वो लोगों की बुराई को तरीके आसन से दफा करें। वो ये कि बुराई का बदला बुराई से न लेना और माफ कर देना तो अमल हसन है। और आसन यह है कि जिसने तुम्हारे साथ बुरा सलूक किया तुम उसको माफ कर दो। बदी रा बदी सहल बादशाह जजा, अगर मर्जी आसिन इला मनासा, बदी रा बदी सहल बादशाह जजा, बदी का बदला बदी से ठीक, बदी रा बदल बदी सहल, अगर मर्जी, अगर तुम मर्द हो तो जो तुम्हारे साथ बदी करे उसके साथ अच्छा सलूक करो, क्योंकि हम तो शेर है कि नहीं, बदी रा बदी सहल बादशाह जजा, अगर मर्जी आसिन इला मनासा, फरमाते हैं लेना और माफ कर देना तो अमल हसन है। और आसन यह है कि जिसने तुम्हारे साथ बुरा शुरू किया तुम उसको भी माफ कर दो और उसके साथ एहसान का बर्ताव करो। हजरत इब्न अब्बास ने फरमाया इस आयत में हुक्म यह है कि जो शख्स तुम पर गुस्सा का इजहार करे तुम उसके मुकाबले में सबसे काम लो। मामूली बात नहीं है माना, बड़े बड़े उभर जाते हैं, एक एक बात सख्त गवारा नहीं कर सकते, बाहर उठा लेंगे गवारा, ये एक बात नहीं उठा सकते। नफ्स इतना चोर इतना सरकश होता है, आने नहीं देता इन इनकियाद पर और तवाज़ों पर आने नहीं देता, क्योंकि समझता कि यही रास्ता खुदा तक पहुंच जाएगा, इस दरा पर काटता है उस रास्ते को। फरमाते हैं जो शख्स तुम पर गुस्से का इजहार करे तुम उसके मुकाबले में सब्र से काम लो, जो तुम्हारे साथ जहालत से पेश आए तुम उसके साथ हिल्म और गुर्दबारी का मामला करो, और जिसे तुम्हें सताया उसको माफ कर दे। मजहरी लिख रहे हैं, कादी साहब लिख रहे हैं, हजरत इब्न अब्बास ने फरमाया और वो लिख रहे बल्कि हजरत इब्न अब्बास फरमा रहे हैं इस आयत में हुक्म यह है कि जो शख्स तुम पर गुस्सा का इजहार करे तुम उसके मुकाबले में सब्र से काम लो। हजरत इमाम हनीफा रहमतुल्लाह अलैह को एक शख्स बुरा भला कह रहा था यहाँ तक जब घर चलने लगे तब भी बुरा भला कहता हुआ आया पीछे पीछे, जब दरवाजे पर आए खड़े हो गए, कहा ए भाई कुछ और बाकी रहा तो वो भी कह लो, मैं अंदर जा रहा हूं, मैं गिर गया हूं। ए भाई जितना कहना तो कह दिया, अब मैं घर में जा रहा हूं, दरवाजा बंद हो जाएगा, तुम कहना सीखोगे, जो कहना हो कह लो, जाहिर है कितना। हजरत इमाम साहब का मामूल था जो उनको बुरा भला कहता था उनके पास हदिया जरूर भेजते रहते थे, हदिया ले लेता था लेकिन कहना नहीं छोड़ता था। कुछ दिनों के बाद उसे बुरा भला कहना छोड़ दिया तो हदिया भी छोड़ दिया। लोगों ने कहा हजरत, या उसी ने कहा, या किसी ने कहा, लो हजरत जब तक आपको बुरा भला कह रहे थे तो आप हदिया भेजते थे, जब उसे बुरा भला कहना छोड़ दिया हदिया ही छोड़ दिया आपने। कहा भाई वो बुरा भला कह रहा था है, तो मेरी तरफ अजर सवाब का की गठरी भेज रहा था मेरे पास, जब उसने छोड़ दिया तो मैंने भी छोड़ दिया। वो जो बुरा भला मुझको कह रहा था तो मुझको मेरे ऊपर एहसान कर रहा था, अपनी नेकियां हदिया में मुझको पेश कर रहा था, जब उसे छोड़ा था हमने भी छोड़ दिया। बहरहाल दोस्तों बुजुर्गो, हमारे बुजुर्गान दीन सराफा अखलाक ही थे। हजरत शेख तस्वीर ले जाते किसी गली से, उसके ऊपर से राख आई, बहुत बड़े बुजुर्ग हैं, बहुत बड़ा बैठ गए गली में। मोदीदीन को बहुत ज्यादा गुस्सा आया कि शेर के ऊपर किसी ने राख फेंक दिया। लोग गुस्सा हुए, नाराज थे, इंतकाम का जज्बा हो ही जाता है शेर के मुकाबले में। उन्होंने कहा बेटो सुनो, जो जात आग के लायक थी अगर राख पर एक दफा कर लिया जाए तो ये काबिले शुक्र बात है, क्यों तुम गुस्सा हो रहे? मैं तो लायक था आग के लायक, मेरे ऊपर आग डाली जाती है, राख पर किया तो हमको शुक्र अदा करना चाहिए कि अल्लाह ने हमारे साथ एहसान किया, गुस्सा क्यों होते हो? ये हमारे बुजुर्ग बहुत बड़े आदमी हैं, उन्हीं का मकूला है कि अगर कोई शख्स बाग में गया, गुलजार बाग बहुत ज्यादा, और हर टहनी पर उस बाग के, हर दरख्त के हर टहनी पर एक चिड़िया है, और वो वलीउल्लाह वलीउल्लाह से पुकार रही है, या वलीउल्लाह, सब चिड़िया कर रही है उसको, उस शख्स को वली कर रहे हैं। अगर उसके दिल में अपने वलीउल्लाह का ख्याल आ गया तो औलिया अल्लाह के दफ्तर से उसका नाम काट दिया जाएगा अपनी तरफ। उजुब ना हो, सब कुछ तुमको कुछ कहे, तुम अपने को नालायक ही समझो, आजीज ही समझो, बुराई समझो, ये मामूली काम नहीं है। चू बीनत खलगरा और खसर मत खेस, मौलाना रूम के मछली में सिर्फ यही शेर रहता था काफी था उनके लिए। ऊंचू बीनत खलगरा सर मस्त खेस, अस तकबुर मीर दस्त खेस। कहते हैं जब दोस्तों के कहने से तकबू में आता है तो अपने हाथ से निकल जाता है, समझ रहा है कि मैं कुछ नहीं हूं, इतने लोग मुझको जो बुजुर्ग कर रहे हैं, मैं बुजुर्ग हूं तब तो कह रहे हैं, वहीं से गिरी आया, वहीं से गिरेगा। वहां रूम लिखते हैं उच्च बीर खर करा स्वर मस्ते खेश, अस तकबुर मीर दस्त खेश, अपने हाथ से खुद गिर जाता है आदमी। सब लोग हमको वली कर रहे हैं, कुतुब कर रहे हैं, गौस कर रहे हैं, आखिर कोई बात है कि मुझको लोग कह रहे हैं? जहां उसको ख्याल हुआ काट दिया जाएगा खत्म। ये महारूम का शेर, ऊंच बीन खल करा सर मस्त खेश, अज तकबुर मीर अवध अज दस्त खेश, अपने हाथ से निकल जाता है। दूसरों की तारीफ से कितने लोग बिगड़ जाते हैं। अल्लाह ताला महफूज है कि ये सब तसव्वुफ के अंदर घाटियां हैं, कभी अपने अमल पर नजर होती है, कभी दूसरे की तौहीन पर नजर होती है, कभी अपने बुजुर्गी पर नजर होती है, कभी कुछ इसी में तबाह हो जाता है आदमी। घाटियां इस रास्ते की घाटियां यही हैं, सबसे बड़ी घाटी यही है कि अपने किसी अमल खैर पर उसको दावा पैदा हो जाए। सबसे ज्यादा मुजिर तरीन दावी कादबा है, मकामात में सबसे मुजिर तरीन चीज दावी कादबा, झूठे दावे। ऐसा हो जाता है कि जो चीज नहीं होती उसको कोई कहता है तो उसको बाहर कर लेता है, हमारे अंदर आइए, वहीं से खत्म हो जाता है। इस बिना पर यह तारीख तो सबसे पहले अपनी ही नफी करनी है। हजरत सैयद सुलेमान नदवी ने हजरत थानवी से पूछा, हजरत कुछ नसीहत कीजिए। कहा आप तो खुद आलिम फादिल है, मैं आपको क्या नसीहत करूं? देखिए अदब बात थानवी, आप तो खुद आलिम फादिल है, मैं आपको क्या नसीहत करूं? हाँ, जो अपने बुजुर्गों से सुना है वही कहता हूं कि जहां तक हो सके अपने को घटाइए। गिरिया तारी हो गया, रास्ते पर रोते ही रह गए। जहां तक हो सके अपने को घटाइए, क्या इल्म है जब चाहे अल्लाह सल्फ कर दे, क्या ये जबान है जब चाहे गुम कर दे, ये दिमाग है जब चाहे पागल कर दे, सब कुछ अल्लाह को। इस बिना पर अल्लाह ताला के रहमत का हर वक्त उम्मीदवार, अपने नकायज का हर वक्त क्या है पेश नजर रखना, हर साली के लिए लाजिम जरूरी है। बारा फरमाते हैं तुम उसके साथ, तुम्हारे साथ जो हालत से पेश आए तुम उसके साथ हिल्म बुर्दबारी का मामला करो, और जिसने तुम्हें सताया उसको माफ कर दो। बाद रवायात में है सिद्दीक अकबर को किसी शख्स ने गाली दी, ये तसव्वुफ ये है, सिद्दीक अकबर को किसी ने गाली दी या बुरा कहा तो आपने उसके जवाब में फरमाया कि तुम अपने कलाम में सच्चे हो कि मुजरिम और खतावार और बुरा हूं, तो अल्लाह से माफी मांगो। अगर किसी ने कुछ कहा तो सोचो कि ये बात हमारे अंदर बुराई की तो नहीं है, और अगर तुमने झूठ बोला कहा है, फरमाया अगर तुम करते तो आपने उसके जवाब में फरमाया कि अगर तुम अपने कलाम में सच्चे हो कि मैं मुजरिम हूँ, खतावार और बुरा हूँ, तो अल्लाह ताला मुझे माफ फरमाए, और अगर तुमने झूठ बोला है तो अल्लाह ताला तुम्हें माफ फरमाए। कितना आमदा जवाब, या अबू बकर सिद्दीक का जवाब। अल्लाह ताला हम सब लोगों को इन अखलाकियात को इख्तियार करने की तौफीक मरहमत फरमाए। तसव्वुफ हो अखलाक, तसव्वुफ तो अखलाक का नाम है। इस जना पर हम सभी लोगों को मुझा इन्हीं चीज़ों का मुकल्लफ होना है और इन्हीं चीज़ पर अमल करना है। अल्लाह हम सबको तौफीक दे। वाखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। اللهم صل على سيدنا محمد. ربنا لا تحرمنا. اللهم إني أسألك الصحة والعفة والأمانة وحسن الخلق ورضا بالقدر. اللهم إني أسألك الصحة والعفة والأمانة وحسن الخلق ورضا بالقدر. اللهم ألف بين قلوبنا وأصلح ذات بيننا واهدنا سبل السلام ونجنا من الظلمات إلى النور جنبنا الفواحش ما ظهر منها وما بطن وبارك لنا في أسماعنا وأبصارنا وقلوبنا وأزواجنا وذرياتنا وتب علينا إنك أنت التواب الرحيم. اللهم إني أسألك الفوز في القضاء ونزل الشهداء وعيش السعداء ومرافقة الأنبياء والنصر على الأعداء إنك سميع الدعاء. اللهم إني أسألك الفوز في القضاء يا الله كلام فوز وكامیابی عطا فرما. اللہ تعالی ہر کسی کی عافیت عطا فرما. یا اللہ ظالموں کے تسلط سے ہم کو نجات کلی عطا فرما. اللہ تعالی نیک صالح علوم کو یا برسر حکومت اللہ تاکہ اللہ تعالی اپنے فضل و کرم سے ہم تمام امتیوں پر رحم فرمائے، کرم فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.